नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्का। प्रविधिका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको यो यात्रा रहने गर्दछ, यो बसाइ रहने गर्दछ र यो बसाइमा रहेर हामी कुराकानी गर्ने गर्दछौँ। हरेक दिन हरेक नयाँ कुराहरू, नयाँ छलफलहरू हामी अगाडि ल्याउने गर्दछौँ र आजको यो बुधबार यो बसाइ कलाकार मित्रहरूसँग कुराकानी गर्ने बसाइ हो। त्यसैले पनि आज एकजना कलाकार मित्रसँग कुराकानी गर्ने जमर्को मैले गरिरहेको छु। सुरुवातमा एउटा भाका अगाडि बढाउन चाहन्छु, यस भाकापछि म आजका अतिथिलाई कार्यक्रममा निम्त्याउनेछु। जोगीको भेषैमा झल्को आउँदा साह्रै भेट गर्न आए मायाको देशैमा, केही समय अगाडि निस्किएको भाका हामीले कार्यक्रमको सुरुवातमा अगाडि बढायौँ। कार्यक्रम लोक झन्कार सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा। मैले सुरुवातमा यो भाका राख्ने बित्तिकै तपाईँले अनुमान लगाइसक्नु भएको छ आज कार्यक्रममा मैले कसलाई अतिथि बनाउने विचार गरेको छु भनेर। नेपाली लोक साङ्गीतिक क्षेत्रमा लामो समयदेखि एकछत्र राज गर्न सफल, अझ भनौँ पछिल्लो समयमा त निकै सफल भाकाहरू मार्फत लोक साङ्गीतिक बजारमा जम्नुभएका गायकसँग आज हामीले कुराकानी गर्न लागिरहेका छौँ। कुलेन्द्र विकसँग कुराकानी गर्न लागेका छौँ। ढिला नगरिकन आजका अतिथिलाई म यति बेला कार्यक्रममा स्वागत गर्न चाहन्छु। कुलेन्द्रजी स्वागत छ कार्यक्रम लोक झन्कारमा। फेरि पनि एकपटक प्राविधिक गडबडी भएको इसारा मैले यहाँनिर पाएँ, फेरि एकपटक स्वागत गरौँ। कुलेन्द्रजी स्वागत छ कार्यक्रम लोक झन्कारमा। केही प्राविधिक गडबडी रह्यो भन्ने इसारा मैले पाएँ। तपाईँ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान बनाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा कार्यक्रम लोक झन्कार सुनिरहनु भएको छ र कार्यक्रम लोक झन्कारको आजको यो बुधबार व्यवसायी कुराकानीमय बसाइ रहने गर्दछ। त्यसैले पनि आज हामीले कुराकानी गर्न लागिरहेका छौँ लोक दोहोरी क्षेत्रका जल्दा बल्दा गायक कुलेन्द्र विकसँग। उहाँको पछिल्लो समयमा धेरै चर्चित भाकाहरू तपाईँहरूको माझमा रहेको छ। खोलीमा जलुका, मनमा पीडा सहला, हाँस्न सिकायौ, डाँडी फुर्के सल्लो, नजाऊ है सानो पधेरीमा लगायतका धेरै भागहरू साथमा मेरो आधा जिन्दगी पछिल्लो समयमा निकै सफल बनिरहेको र लोक साङ्गीतिक इतिहासमा चुचुरो छुन सफल, उचाइमा रहन सफल यो भाका उहाँले नै आवाज दिनुभएको छ। र प्राविधिक गडबडीका कारण गत हप्ता पनि हामीले कुराकानीको यो क्रमलाई अगाडि बढाउन सकेका थिएनौँ, टेलिफोन सम्पर्कमा आएको गडबडीका कारणले। हेरौँ आज यो कुराकानी सफल रहला नरहला। आज हामीले कुलेन्द्र विकासँग कुराकानी गर्ने जमर्को गरिरहेका छौँ। पछिल्लो समयमा मेरो आधा जिन्दगी निकै सफलताको शिखरमा छ, साथमा छैन छैन केही गुनासो हिजोबाट मात्रै बजारमा आएको छ, त्यस्तै तप्प तप्प आँसु निकै सफल भाकाहरू, धेरै सफल भाकाहरूका साथमा आउनु भएको छ, उहाँलाई स्वागत गरौँ। कुलेन्द्रजी स्वागत छ लोकझन्कारमा। धन्यवाद छ, अनि अर्पण रेडियो सुनेर बस्ने सम्पूर्ण हाम्रा शुभचिन्तक श्रोताहरू दर्शकहरू सबैलाई नमस्कार। र यति बेला म सुरुवातमा कुराकानी गर्न चाहन्छु मेरो आधा जिन्दगी, यो गीतले पछिल्लो समयमा नेपाली साङ्गीतिक बजारमा एउटा छुट्टै उचाइ हासिल गरिरहेको छ, के भन्नुहुन्छ यो गीतको बारेमा? पक्का पनि यो गीत एकदमै जति हामीले सोचेका थियौँ त्यति चाहिँ भनौँ सबैले मन पनि पराइदिनु भएको छ। शुभ सुविधी र मेरो फेरि अर्को एउटा काम गर्ने अवसर पनि पाएँ मैले शुभ सुविधीसँग, एकदमै राम्रो सर्जक, असल सर्जक र सफल सर्जकको रूपमा पनि शुभ सुविधीलाई चिनेको त्यो सञ्जल म्युजिक गरेर बजारमा आयो। एकदमै सबै पक्षबाट यो गीत एकदमै सशक्त छ, सबैले त्यही अनुसार मन पनि पराइदिनु भयो। अब एकदमै एकदमै खुसी छु यो गीतको, एकदमै चाहिँ सबै श्रेय जति शुभ सुविधाले हामीले दिनुभयो, उहाँले मलाई काम गर्ने अवसर दिनुभयो। हामी अलिकति पुरानो दिनमा फर्काउन, कस्तो परिवेश थियो पहिलाको बाल्यकालको जिन्दगी, लोकदोरी क्षेत्रमा कसरी आकर्षित हुनुभयो? बाल्यकाल म मेरो चाहिँ पर्वत जिल्ला हो घर, होइन पर्वत जिल्लादेखि पर्छ, अब पहाड पहाडमा जन्मेको मान्छे, पहाडी बाटोहरूमा विशेष गरी लोकगीत दोहोरी गीत भनौँ न हामी खालका जाने संस्कृति जाने संस्कारहरू हुन्छ, त्यसले गर्दा तिनै संस्कारबाट प्रभावित भएँ म। तिनै पाखा पोखरीहरूमा झन् धेरै प्रभावित भएको थिएँ, अब लोकगीततिर चाहिँ आकर्षित भएँ र लोकगीतमा आकर्षित भएर पनि आज चाहिँ काम गर्ने एउटा चाहिँ बाटोमा गइराखेको छ, त्यसले गर्दा चाहिँ इच्छु लोकगीतमा लागेर। त्यति बेलाको त्यो साङ्गीतिक माहौल कस्तो थियो पर्वतको? अनि यस्तै पर्वतमा अलिकति पर्वत बागलुङ म्याग्दी भनौँ न अलिकति स्याङ्जामा बढी अलिक संस्कृति यस्ता कल्चरल कार्यक्रमहरू धेरै, पर्वतमा त्यति साह्रो चाहिँ नहुने थियो, अहिले पनि त्यो संस्कार छ पर्वतमा, अलिक त्यति साह्रो चाहिँ धेरै कार्यक्रमहरू त्यति जाँदा चाहिँ महत्त्व दिएर चाहिँ त्यो कार्यक्रम गर्ने मतलब भनौँ न त्यो संस्कृतिलाई जोगाउने खालको त्यस्ता खालका ऊ चाहिँ छैनन्, तर पर्वतमा आफ्नै खालको एउटा संस्कार थियो, पर्वतमा आफ्नै खालको एउटा संस्कृति छ, अहिले भने त्यो एकदमै राम्रो वातावरण थियो। अब स्कुलमा जीवनमा चाहिँ नि सबै कुराहरू राम्रोसँग चाहिँ नि भनौँ न त्यो वातावरणले सिकायो, त्यसले गर्दा आज यहाँसम्म चाहिँ नि कोही यात्रा ठिकै छ। त्यो कुन मोड थियो जुन मोडले कुलेन्द्र विकारलाई काठमाडौँसम्म लिएर आयो? अब मेरो इच्छा नै थियो हेर्नु सब काठमाडौँ गएर अलिकति केही कुराहरू सङ्घर्ष गर्नुपर्छ, गीत सङ्गीतमा सङ्घर्ष गर्नुपर्छ भन्ने खालको विविध कुराहरू हुन्छन् जिन्दगीका लक्ष्यहरू, लक्ष्यहरू सबैको आफ्नो आफ्नो किसिमको हुन्छ, एउटा मात्रै लक्ष्य नै हुँदैन, जुन बेला हामीले करियरको एउटा सुरुवात गरिन्छ होइन, एउटा धेरै लक्ष्यहरू हुन्छ, त्यो लक्ष्यमा सबैमा हात हालिन्छ, कोही लक्ष्य सफल हुन्छन् कुनै असफल हुन्छन्, त्यसमध्ये मेरो पनि एउटा गीत सङ्गीतको लक्ष्य थियो, लक्ष्यभित्रको यही मात्रै नभएर अरू पनि थिए कुराहरू, तर गीत सङ्गीतको यो दोहोरी गीत लोकगीतको लक्ष्य क्षेत्रमा म भनौँ न पाइले साधु पनि यति यतैतिर पाइले साधा अलिकति सफल साथै पनि सफल भए लागि जस्तो अनुभूति भयो र यतैतिर लाग्ने जस्तो भनौँ न। त्यो सुरुवातको दिनका सङ्घर्षहरू कतिको याद आउँछ? सङ्घर्ष गर्नु पऱ्यो कि परेन सुरुवातमाको दिनहरूमा? सङ्घर्ष त सर पक्का पनि गर्नैपर्छ, जुन क्षेत्रमा पनि तपाईँले आफ्नो क्षेत्रमा गर्नु होला, हामीले यही क्षेत्रमा हाम्रो गीत सङ्गीतको क्षेत्रमा अझ ठुलो सङ्घर्ष खोलिनुहुन्छ भने यो गीत सङ्गीत भनेको एकदमै अरूलाई भावनात्मक रूपमा बहकाउने होइन, अरूलाई चाहिँ भनौँ न आफ्नो आवाजले चाहिँ जित्ने, शब्दले जित्ने, मन जित्ने, अरूका मन जित्ने एकदमै गाह्रो कुरा हो। हामी गीत सङ्गीतमा सामान्य रूपमा पनि सोच्नुहुन्न किन भन्दा जो कोहीले जसले पनि त्यसै जसले पाए त्यसले गरेर कोसिस गर्दा पनि नसक्ने कुरा हो यो, एउटा भनौँ न गिड के अरे गड गिफ्ट भनिन्छ नि, भगवान्ले दिएकै एउटा उपहार हो, त्यसले गर्दा त्यो सगा दिनहरू सम्झाउँदाखेरि आज सुनेको दुःखहरू हेर्नु हुन त अहिले अहिले पनि त्यहाँदेखि जबरजस्त चाहिँ भनौँ न सबै कुराहरू बुझिसकेको अवस्था होइन, सङ्गीतमा लागेर सबै कुरा गीत सङ्गीत सन्तुष्टिकर आएको कुरा होइन, म गीत सङ्गीतमा जुन दिनसम्म आफू रहन्छु त्यो दिनसम्म म एउटा विद्यार्थीकै उसमा चाहिँ रहन चाहन्छु, किन भन्दा गीत सङ्गीत धेरै कुराहरू सिक्न बाँकी छ, धेरै कुराहरू गर्न बाँकी छ, त्यसले गर्दा सङ्घर्षका दिनहरूले आज यहाँसम्म ल्यायो र भोलि पनि आज पनि सङ्घर्ष छ, भोलि पनि गीत सङ्गीतको सङ्घर्ष नै रहन्छ त्यो मेरो सुगरमा, त्यो तरिकाले एकदम खुसी लाग्छ ती सङ्घर्षका दिनहरू सम्झना र आज पनि सङ्घर्ष रच्ने छ। जस्तै सुरुवातमा के छ हालचालबाट सुरु भएको यात्रा, पछि बिचमा जोगीको भेषैमा अनि नजा भई सानो पदेरीमा लगायतका भाकाहरूले तपाईँलाई एउटा छुट्टै उचाइ दियो, छुट्टै ठाउँमा पुर्याइदियो र जसको फलस्वरूप आजसम्म पनि तपाईँ साङ्गीतिक क्षेत्रमा लोकदोहोरी क्षेत्रमा एकछत्र राज गरिरहनु भएको छ, त्यो तपाईँको साङ्गीतिक यात्राको टर्निङ पोइन्ट कुन भाका थियो? नजा भई सानो पदेरीमा नै थियो अथवा त्योभन्दा अगाडिको अन्य भाकाहरू थियो? एकदमै ठुलो चाहिँ एउटा अवसर हो यो गीत गाउन पाएँ, यसका सर्जकहरू जीवन त बिर्सन सक्दिनँ भने जब सर्जक सधैँ सबै सबैलाई सम्मान उत्तिकै गर्छु, सम्मान सर्जकलाई एकदमै एकदमै सम्मान गर्छु मैले, र पदेरीका सर्जक न प्रहलाद सुवेदी वसन्त थापा यहाँहरूलाई म जीवन्त सम्झिरहन चाहन्छु, जसले मलाई काम गर्ने अवसर दिनुभयो, सुमाजी र मैले काम गरेको छु, त्यो गीत त्यति सोचेको भन्दा पनि बढी सफलता पाइदियो, यसैलाई मेरो विश्वकर्मा भनेर चिनाउनु पनि सफल रह्यो, यो गीतलाई जीवनको चाहिँ सधैँभरि मेरो भनौँ न मानस पटलमा मेरो जिन्दगीमा रहेको छ र रहिरहने छ। यति बेला म कुराकानीको प्रसङ्गलाई थोरै परिवर्तन गर्न चाहन्छु, अब तपाईँ लोकसाङ्गीतिक क्षेत्रमा जमिरहनु भएको नै लामो समय भइसक्दाखेरि लोकदोरी क्षेत्रमै समर्पित भएर लागिरहनु भएको छ, तपाईँको पनि लोकदोरी क्षेत्रप्रति जिम्मेवारीहरू छुट्टै छन् होइन, वर्तमान समयको यो लोकदोहोरी बजार अलिकति खस्किएको मानिन्छ, श्रोताहरूको सङ्ख्या नघटे पनि दर्शकहरू नघटे पनि आर्थिकताका दृष्टिले लोकदोहोरीको बजार अहिले शून्य भएको छ भने यो अवस्थालाई माथि उकास्नको लागि के गर्न सकिएन? अब सर अब यस्तो हुन्छ, हामी जस्तो सानो मान्छे बोलेर केही नहोला होइन, अब तर हामी केही नहोला तर पनि बोल्नु त छोड्दैन, तर अहिले पछिल्लो समयमा लोकदोरीको बजारलाई अलिकति भनौँ न लोकदोरीका भाकाहरूलाई पनि अलिक धेरै मोडर्न बनाउन थालेको छ होइन, तपाईँले पनि सुन्नु भएको छ, चाहिने भन्दा अनावश्यक गीतहरू पनि बजारमा आएको छ, जस्ता गीतहरू पनि बजारमा ल्याइदिने, अनि सबैको स्थान चाहिँ नि आफूले एउटा गीत गर्ने बित्तिकै आफूलाई चाहिँ भयङ्करै सम्झिदिने साथीहरू पनि आउनु भएको छ होइन, एउटा सम्मान गर्ने परिवृत्ति पनि अलिकति कम भए जस्तो फिलिङ भएको छ सबैलाई, हामी सबैले आफ्नो सर्जक आफ्नो सिनियर आर्टिस्टहरूलाई सबैले सम्मान गर्छ, हामी देश विदेशका चाहिँ अरू देशका चाहिँ उस सिस्टमहरू हेरेर पनि सिक्नुपर्छ, ती कुराहरू पनि बिर्सिँदै गएको अवस्था हो, र जो पनि अलिकति कलाकारितालाई चाहिँ सजिलै नाम र दाम कमाइन्छ भन्ने खालको हिसाबले स्वास्थ्य चाहिँ फिरिहाल्ने खेल्ने र अब सके राम्रै गर्ने नत्र धमिलाएर छोडिदिने हो, त्यो परिवृत्तिले गर्दा त्यो सबै हाम्रो हामीमाथि आउँछ यो जिम्मेवारी, तपाईँले भनिसक्नुभयो कि केही जिम्मेवारी तपाईँ भन्छ ममा केही जिम्मेवारी होइन धेरै जिम्मेवारी छ, म जस्तो सबै कलाकारहरूसँग चाहिँ धेरै जिम्मेवारी सबै जो थियो चाहिँ उसँग धेरै जिम्मेवारी हुन्छ अलिकति मात्रै होइन, तर हामी कसरी जाँदाखेरि चाहिँ गीत सङ्गीतलाई औँलो उठाउँदैनन्, लोकदोरीलाई लोकगीत सङ्गीतलाई औँलो उठाउँदैनन्, कसैले पनि यो है भनेर भन्न सक्दैन भन्ने खालको कुराहरू सिकेर सोचेर छिरियो भने सबै कुराहरू यस्ता प्रसङ्ग उठ्दै उठ्दैन, अहिले लोकदोरीको बजार पनि खस्कँदै गएको र विकृतिहरू पनि फैलिने गएको कारणले गर्दा हरेक ठाउँमा इन्टरभ्यू दिँदा जस्तो मिडियाकर्मी साथीहरूसँग भेटघाट हुँदा हामी यस्तै प्रसङ्गहरूमा कुरा गर्ने गर्छौँ मैले, तर यी कुराहरू सम्भवतः अब तपाईँ हामी सबै मिलेर अलिकति चाहिँ एउटा भनौँ न एउटा सेन्सर बोर्ड जस्तो राखेर लोकगीतमा पनि केही ल है यति हदसम्म जानु हुन्छ यतिसम्म हदसम्म गयो भने यहाँबाट कारवाही हुन्छ भन्ने खालको कुराहरू पनि चाहिन्छ, तर अनावश्यकता भन्दा बढी चाहिँ सिङ्गल शब्दहरू प्रयोग गर्ने अनि यस्तो गर्दाखेरि चलिन्छ भन्ने खालको मान्छे जस्तो सबैमा त्यो सरासर गलत हो, त्यसले गर्दा अलिकति टिपिकल गीत सङ्गीतलाई पनि प्रायोरिटी दिनुपर्छ मेरो मान्यता त्यही नै हो। यति बेला म यो कुरालाई यहीँ राखेँ र हामी कुराकानीको अलिकति अन्त्य अन्त्यतिर पनि छौँ होइन, स्वदेशका धेरै स्टेज कार्यक्रमहरू भइरहनु भएको छ, गीत गाउन भइरहनु भएको छ, विदेशका कार्यक्रमहरूमै सहभागिता जनाउन भइरहनु भएको छ होइन, त्यो विदेशका कार्यक्रमहरूमा सहभागी भइरहँदाखेरि विदेशको कार्यक्रममा दिने दर्शकको माया र नेपालकै कार्यक्रमहरूमा दिने दर्शकको मायामा के फरक पाउनुहुन्छ? विदेशमा जाँदा अलिकति फरक त हुन्छ, हरेक कुराको फरक हुन्छ, आर्थिक रूपमै फरक हुन्छ र मायाको कुरा गर्नुभयो तपाईँले, अलिकति फरक हुन्छ किनभने स्वदेशमा जति चाहिँ नि भनौँ न अलिकति भ्यालु विदेशमा गइसकेपछि समग्र देशप्रति सबै जस्तो कठोर मान्छे पनि देशप्रति अलिक भावनात्मक रूपमा ढलिसकेका हुन्छ अब होइन अब छर छिमेक आफन्तजन सबैसँग जान आफ्नो संस्कार संस्कृतिसँग अलिकति त्यति कठोर मान्छे पनि भावनात्मक रूपमा ढलिसकेका हुन्छ त्यसले गर्दा स्वाभाविक रूपमा चाहिँ अलिकति फरक चाहिँ हुन्छ त्यो फरक महसुस हाम्रो पाइरहन्छ म मात्रै हुन्छ सबैको लागि अलिक पाउनुहुन्छ र उस्तै हो देशमा पनि हाम्रा चाहिँ नि फ्यानहरू हाम्रा चाहिँ नि दर्शकहरू हाम्रा चाहिँ नि सबै चाहिँ भनौँ न श्रोताहरूले हामीलाई त्यो स्वरूपमै दिनुहुन्छ माया गर्नुहुन्छ विदेश भनेको अलिकति भनौँ न एक्लिएको महसुस जसले पनि गर्छ त्यसलाई चाहिँ नि हामी गइसकेपछि त्यो प्रस्तुत गर्छौँ अब हामी समक्ष चाहिँ त्यो खालको एउटा बाटोमा उहाँहरूले एउटा माया एउटा शब्द देखाउनुहुन्छ र भोलिका दिनमा साङ्गीतिक यात्रामा कसरी अगाडि बढ्ने सोच बनाउनु भएको छ त्यही हो अलिकति अब विकृतिहरूलाई अब तपाईँ हामी सबै मिलेर अलि निरुत्साहित गर्नुपर्छ उत्साहित गर्नु भएन तपाईँहरूले पनि कस्ता खालका गीतलाई चाहिँ प्रायोरिटी दिने कस्ता खालका गीतलाई स्थान दिने हो भन्ने कुरा तपाईँहरूले सबैभन्दा ठुलो कुरो मिडियाको कुरा हो मिडिया अहिले संसारमा चाहिँ फैलिने भनेको मिडिया हो अब तपाईँहरूले कसरी चाहिँ नि कस्ता गीतलाई स्थान दिने कस्तो संस्कृति छ कस्ता भाकाहरू बनेका छन् कस्तो आवाजमा छ कस्तो चाहिँ शब्दहरू बनेका छन् यही कुराहरू तपाईँहरूले पनि बुझ्नु जरुरी छ यस्ता गीतहरूलाई तपाईँ हामी सबै मिलेर निरुत्साहित गर्ने र एउटा राम्रो संस्कार संस्कृति बसाल्नुपर्छ लोकगीतलाई कसैले पनि कतैबाट पनि आँट आउने कुराहरू गर्नु हुँदैन भन्ने भोलिका दिनमा पनि छ र अलिकति लोकगीतलाई मात्रै नभएर गीत यो सङ्गीतको इन्डस्ट्री ठुलो छ यसलाई अलिकति सूक्ष्मरी तरिकाले लाने यिनै विषयमा अलिकति छलफल पनि हुने गरेको छ अहिले संस्कार पनि धेरै छन् यिनै विषयमा समय पनि हामीले व्यतीत गरेका छौँ भेटघाटदेखि लिएर मिटिङहरू हामी अलिकति सिस्टमले जानुपर्छ भन्ने खालको कुरा हामी काठमाडौँ लागिरहेको छ हेरौँ भोलिका दिन सम्भवत हाम्रो उसमा चाहिँ पक्षमै हुनेछ र हामी राम्रै गर्दै जान्छौँ भन्ने लाग्छ मलाई अन्त्यमा कुलेन्द्र विकालाई माया गर्नुहुने सम्पूर्ण श्रोता दर्शक तथा रेडियो अर्पण सँगै रहने सम्पूर्ण श्रोताहरूलाई के भन्न चाहनुहुन्छ त्यही हो राम्रो गीतहरूलाई अलिकति उत्साहित तरिकाले चाहिँ प्रोत्साहन गरेर सुनिदिनु होला समग्र गीत सङ्गीतलाई न्याय दिनु होला किनकि हामी सानो देशका धेरै कलाकारहरू छन् यो नेपालमा जसमा पनि अब भन्ने एउटा उखानै भएको छ अहिले त अब एउटा घरमा दुई तिनजना कलाकार नभएको घरै छैन भन्ने तर सबैलाई चाहिँ राम्रोसँग स्थान दिनु होला हामी सबैलाई चाहिँ सबैको चाहिँ ठाउँमा राखिदिनु होला समग्र गीत सङ्गीतलाई मात्रै चाहिँ एकदम न्यायपूर्वक तरिकाले राम्रा गीतलाई स्थान दिने नराम्रा गीतहरूलाई नराम्रा सङ्गीतहरूलाई निरुत्साहित गर्ने काम चाहिँ सबै दर्शकको श्रोता कुरा हो हामी कलाकर्मीहरू सङ्गीतकर्मीहरू हामी चाहिँ लागिरहन्छौँ निरन्तर लाग्छौँ कमी कमजोरीहरू तपाईँकै हातमा छ आउँलाई दिने होइन त्यसले गर्दा बोल्ने दुई चार अवसर दिनुभयो यो अर्पण रेडियोलाई धेरै धेरै सम्पूर्ण चाहिँ अर्पण रेडियो परिवारलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु तपाईँ एकदमै यो पपुलर कार्यक्रममा दुई चारवटा कुरो राख्न सकिनु धन्यवाद हुन्छ धन्यवाद सर आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु तपाईँलाई पनि धेरै धेरै धन्यवाद आज हामीले कुराकानी गऱ्यौँ नेपाली लोकदोहोरी क्षेत्रमा एउटा जल्दो बल्दो नाम निकै चर्चित भाकाहरूका साथमा बजारमा झुल्किरहनु हुने गायक कुलेन्द्र विकासँग उहाँसँगको साङ्गीतिक यात्राको विषयमा रहेर केही बेर हामीले कुराकानी गऱ्यौँ भोलिका दिनमा उहाँ फेरि चितवन आउनुभएको बखतमा हामी प्रत्यक्ष रूपमा स्टुडियोमै बसेर उहाँसँग साङ्गीतिक यात्राका विषयमा थप कुराकानी गर्नेछौँ आजका लागि कार्यक्रम लोकझनकारको निर्धारित समय सकिसकेको छ भन्ने इसारा राजबाट पाएँ जाँदा जाँदै कुलेन्द्र विकको आवाजमा यतिन्जेलसम्म कार्यक्रम सँगै रहनुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि प्रविधि कक्षबाट साथ दिने राजलाई पनि धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा भोलि बिहान फेरि पनि कार्यक्रम लोकझनकारको अर्को विषयमा तपाईँ हाम्रो भेट हुने नै छ रामु आचार्य पनि बिदा हुन्छु नमस्कार दिन भन्छ। दिन भन्छ तेरे